बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल तनभित्र मन छ मनभित्र जलन छ तनभित्र मन छ मनभित्र जलन छ पीडा मात्रै सहेर बाँच्नुपर्ने चलन छ बाँच्नका लागि यहाँ मर्नुपर्ने पटक पटक बाँच्नका लागि यहाँ मर्नुपर्ने पटक पटक मुर्दा बाँच्नुको के अर्थ बुढापाकाको कथन छ पीडा मात्रै सहेर बाँच्नुपर्ने चलन छ महँगी र अराजकता बढिरहेछ अहिले यहाँ महँगी र अराजकता बढिरहेछ अहिले यहाँ एकातिर जनता छ अर्कोतिर सदन छ पीडा मात्रै सहेर बाँच्नुपर्ने चलन छ बिर्को लाएर कानमा सुतेका छन् सबैजना बिर्को लाएर कानमा सुतेका छन् सबैजना कसलाई सुनाउनु अब कुरा भने गहन छ तनभित्र मन छ मनभित्र जलन छ पीडा मात्रै सहेर बाँच्नुपर्ने चलन छ प्रमोद प्रधानको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा हामी दीपक जंगमसँग कुराकानी गर्छौ। संगीतकार दीपक जंगम आजको हाम्रो अतिथि हुनुहुन्छ। बुलबुलले अबको आधा दशकसम्म सांगीतिक गजलका विषयमा कुराकानी गर्ने र गजलको संगीत आन्दोलनलाई थप टेवा पुर्याउने पटक पटक तपाईँ समक्ष बताउँदै आएको छ। यही क्रममा आज मैले अतिथिका रूपमा संगीतकार दीपक जंगमलाई लिएर आएको छु। उहाँको जन्म विक्रम सम्वत 2010 सालमा भएको र लामो समयदेखि संगीतको धेरै उतार चढ़ावहरू देख्दै र भोग्दै अनुभव गर्दै आउनुभएको छ। अहिले पनि त्रिभुवन विश्वविद्यालयमा संगीतका प्राध्यापकको रूपमा हुनुहुन्छ र आज दीपक जंगम हाम्रो अतिथिको रूपमा हुनुहुन्छ। मैले गजलकारका रूपमा धेरै अतिथि बोलाएँ, गजल संगीतकारका रूपमा कम अतिथि मात्रै बोलाउनु पाएको छु। यसमध्ये अग्रज संगीतकार दीपक जंगम आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ। स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा। हजुर, धन्यवाद। अघि हामीले यो कार्यक्रम सुरु गर्नुभन्दा अगाडि पनि केही अनौपचारिक कुराकानी त गरियो। यहाँले संगीतको सुरुवात गर्नुभएको कति समय भयो होला, कति वर्ष पुग्यो? वास्तवमा अब 100% म भन्न सक्दिनँ। जबसम्म भनौँ न जहिलेदेखि मैले होस सम्हालेँ गाउँदै रहेछु, म गाउँदो रहेछु। मेरो मभन्दा मेरो ठुली दिदी भन्नुहुन्थ्यो सानोमा, यो चाहिँ राति निद्रामा पनि तबला बजाउँछ यसले, चाहिँ पछाडि मेरो चाहिँ खाटको बिचमा चाहिँ एउटा चाहिँ बार थियो, काठको बार, त्यो बारमा चाहिँ के अरे तबला बजाउँछ यो भनेर चाहिँ भन्नुहुन्थ्यो। त भन्नु खोजे के भने मलाई थाहा छैन, तर अब 19 सालमै म चाहिँ रेडियोमा आएर गीत गाउन आइपुगेँ। त्योभन्दा अगाडि स्कुलमा स्कुलका कार्यक्रमहरूमा म भाग लिन्थेँ र साथीहरूले चाहिँ उक्साए कि तेरो स्वर राम्रो छ, तैँले गीत गाउनुपर्छ, अगाडि बढ्नुपर्छ भनेर। अब त्यही उत्साहटमा लाग्दै लाग्दै गीत गाउँदै गाउँदै यहाँसम्म आइपुगेँ। भनेपछि 50-60 वर्ष नै लिनु पऱ्यो यहाँको है? मेरो औपचारिक यात्रा 50 वर्ष पुग्यो। भनेपछि 50 वर्ष आधा शताब्दीमा संगीतका धेरै क्षेत्र हेर्नुभयो, देख्नुभयो, अब अहिलेसम्म पनि यसैमा हुनुहुन्छ, तन्दुरुस्त हुनुहुन्छ। गजलको संगीतलाई चाहिँ अहिले पछि आएपछि गजलका संगीतहरू बढ्दै आएका छन्, संगीत साङ्गीतिक गजलहरू हामी सुन्न पाएका छौँ, तर पनि नेपाली गजलहरू चाहिँ साङ्गीतिक आकाशमा कम आए भन्ने गुनासो गजल प्रेमीहरूको अझै छ। किन कम आएको होलान्, यहाँले केही अनुमान गर्नुभएको छ? वास्तवमा के भने गजलको चाहिँ अब गजल धेरै जेठो विधा भए तापनि, किनभने अब नेपालमा गजल मोतीरामको समयमा भित्रियो, पछि मोती मण्डलीले त्यसलाई निकै लोकप्रिय पनि बनाए त्यो वखतमा, त्यो बेला पनि निकै नामी नामी गजलकारहरू त्यहाँ त्यो वखतमा चाहिँ देखा परे। पछि त्यो लगभग त्यो चाहिँ हरायो मोतीराम पछाडि, पछि भिनेजीजीले फेरि त्यसलाई चाहिँ ल्याउनु भयो गजलको माध्यमबाट उहाँले त ट्युनहरू पनि आफै गर्नुहुन्थ्यो, आफू गाउनुहुन्थ्यो, छोराछोरीलाई पनि गाउनु लगाएको मलाई थाहा छ। मैले भेट्नु छ नि कार्यक्रमहरूमा छ नि लिएर जानुहुन्थ्यो, गाउनु लगाएको रेडियोमा पनि गाउनु लगाएको मलाई थाहा छ। त अब कुरो के भने खास गरेर त्यो समुचा गजल नआउनुको पछाडि चाहिँ के हो भने त यो समाजकै कुरा हो, किन समाजले गजललाई चाहिँ ग्रहण चाहिँ गरेको देखिएन त्यो भएको तात्कालीन समाजले, र अहिले आएर विशेष गरेर त्यो पनि भनौँ 80 पछाडि जब गजलको आन्दोलन भयो चाहिँ अब वास्तवमा अब यो साउथ एसियामै वास्तवमा गजलको आन्दोलन भन्ने चाहिँ भन्ने हो भने चाहिँ 60 उसबाट खास सुरु हुन्छ त्यो 60 दशकमा मुहिद्दिन हसन साहबले जब बेगम अख्तरका चाहिँ गजलहरूलाई चाहिँ त्यसलाई परिमार्जन गरेर एउटा नयाँ रूप दिएर एउटा नयाँ किसिमको ढङ्गबाट चाहिँ जब उहाँले चाहिँ त्यसलाई गजललाई प्रस्तुत गर्न सुरु गर्नुभयो तब गजलले चाहिँ एउटा गति लियो र त्यसले त्यो चाहिँ विश्व स्तरमा चाहिँ गजलले चाहिँ आफ्नो अस्तित्व कायम गर्यो। पछि अब गुलाम अली साहब आउनुभयो, यस्तै अब भारतमा पनि चाहिँ लामो समय जगजित सिंहजी भयो, पङ्कज गुदासहरू जस्ता यस्ता, त्यसमा पनि फेरि कैन यस्ता फिल्मी डाइरेक्टरहरू, फिल्म म्युजिक कम्पोजरहरू, मोहम्मद रफी साहब भयो, मुकेशजीहरू, उहाँहरूले पनि काफी गजल गाउनुभयो, लताजीहरू उहाँहरूले पनि काफी गाउनुभयो गजल। त्यस कारणले के भने अब तर के भने हामी कहाँ चाहिँ विशेष गरेर 40 पछाडि यहाँ गजलले गति लियो, हामी कहाँ काठमाडौँ गतिविधि चाहिँ गजलको बढी बढ्यो र अलिकति समाजले अलिकति इन्ट्रेस्ट लिन थाल्यो, बिस्तारै क्रमिक रूपमा हुँदैछ वास्तवमा अहिले। त्यस कारण मैले के भने यो सुरुवात पनि वास्तवमा भर्खरै भएको भने पनि हुन्छ, किनभने बिचमा धेरै ग्याप भयो। त्यस कारण अबको चाहिँ मलाई के लागिरहेछ भने अब चाहिँ गजल अब समाजबाट नेपाली समाजबाट अब चाहिँ हट्दैन भन्ने कुरा म पूर्ण विश्वस्त छु। कारण के छ भने अहिले गजलको श्रोता, गजलको पारखी र गजलकारहरूको पनि उपस्थिति अत्यन्तै छ र एकदमै अहिले चाहिँ बाक्लो उपस्थिति भएको कारणले गर्दाखेरि पनि आगामी 2-3 दशकसम्म मेरो विचारले नेपाली गजल चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चाहिँ यसले चाहिँ एउटा आफ्नो हाइट गेन गर्छन् कि भने जस्तो मलाई लाग्छ। मैले गजलमा तपाईँको सहभागिता, तपाईँको सङ्गीतको सहभागिता केही बेरमा प्रसङ्ग उठाउँछु। म अघि तपाईँको सङ्गीत त्यहाँनिर सुरुवातको औपचारिक काम चाहिँ म पहिला सोध्न खोज्छु, त्यहाँबाट जोड्न चाहन्छु। औपचारिक सङ्गीतकारको रूपमा तपाईँ कहिलेबाट सुरु गर्नुभयो? होइन, औपचारिक सङ्गीतकार भने मेरो गीत र सङ्गीत सँगसँगै निक्लियो, गीत सङ्गीत र गायन तिनटै सँगसँगै निक्लियो। कति सालतिर? होइन, त्यो मैले वास्तवमा के भन्नु भने मेरो जो पहिलो जो रचना मैले 19 सालमा बाल कार्यक्रमबाट गाएँ, त्यसको रचना पनि मैले आफैले गरेका थिएँ, सङ्गीत पनि आफैले हालेँ र आफैले गाएँ। त्यसपछि एउटा क्रम बन्यो अनि हरेक हप्ताको शनिबार चाहिँ म्युजिक बनाउने र चाहिँ गीत गाउने, त्यो एउटा क्रम चाहिँ 1-2 भइसकेपछि बिस्तारै म चाहिँ यता राष्ट्रिय रङ्गमञ्चतिर चाहिँ मेरो म चाहिँ त्यतातिर चाहिँ आकृष्ट भएँ र समज्यूसँग चाहिँ मैले नाटकमा जोइन गरेँ पछि, र एकाडेमीको तात्कालीन रोयल नेपाल एकाडेमीको कार्यक्रममा चाहिँ मैले 2021 साल असार 9 चाहिँ मेरो मञ्चन भयो। त्यो एउटा नाटक थियो, समज्यूको बोक्सी नाटक, त्यसमा चाहिँ बाल कलाकारहरूबाट चाहिँ मैले चाहिँ स्टेजमा जो पाइला हालेँ र चाहिँ तत्कालीन त्यस पछाडि चाहिँ सङ्गीतको कार्यक्रमहरूमा चाहिँ मैले भाग लिएँ, त्यसपछिबाट त्यो यात्रा चाहिँ मेरो आजसम्म छुटेको छैन। एउटा रमाइलो प्रसङ्ग हामीले सुन्न पायौँ, बुलबुलियनलाई अवगत छ कि छैन, बालकृष्णसम्म निर्देशक रहनुभएको नाटकमा उहाँले बाल कलाकारको रूपमा पनि काम गर्नुभयो र 19 सालमा बाल कार्यक्रममै उहाँले प्रवेश गरेर त्यसैमा आफ्नो गायन सङ्गीतलाई प्रस्तुत गर्न सक्नुभयो र त्यहीँबाट औपचारिक हो कि भन्ने उहाँलाई अनुमान लाग्छ अहिले। र यो बीचमा उहाँले बालकृष्णसम्मदेखि अहिलेको गुरुकुलसम्मको नाट्य क्षेत्र पनि देख्नुभएको छ, देख्नुभएको पुस्ता, अनि त्यसै गरी गुलाम अली मेहदी हसनसँग पनि सङ्गत गर्नुभएको छ, उहाँकै सङ्गीतमा उहाँहरूले गजल गाउनुभएको छ। अहिले भर्खरै केही समय अगाडि मात्रै उहाँको एउटा गजल एल्बम, उहाँले सङ्गीत गर्नुभएको एल्बम जिन्दगीले हिसाब माग्छ सार्वजनिक भएको छ, भूपेन्द्र महतका शब्दहरूमा दीपक जङ्गमको सङ्गीत रहेको। यति धेरै अनुभव बटुल्नु भएको दीपक जङ्गमलाई मैले सोध्न खोजेँ भने कि पुरानो पुस्तादेखि अहिलेको पुस्तासम्मको नेपालको सङ्गीत र कला क्षेत्रले कतिको फड्को मारेको छ, यो मार्नुपर्ने जति मारेको छ कि अपुग छ कि कस्तो छ? वास्तवमा के भने नि नेपालको समाज चाहिँ वास्तवमा जसरी जुन स्पिडले जुन गतिले जानुपर्थ्यो त्यो गति चाहिँ लिन सकेको चाहिँ छैन। त्यस कारणले चाहिँ के भने जति प्रगति जुन हिसाबबाट चाहिँ हुनुपर्थ्यो त्यो हिसाबले चाहिँ हुन सकेको चाहिँ छैन। फेरि पनि यो चाहिँ विस्तारक चाहिँ नि आफ्नो बाटो चाहिँ नि अगाडि चाहिँ बढिरहेको रहेको चाहिँ मलाई अनुभव भइरहेको छ। एक पुस्ता यही हामी बीचमै पनि एउटा समूह के भन्छन् भने हिन्दी उर्दू गजलहरू असाध्यै राम्रा छन् ती बज्नुपर्छ भन्छन्। एक पुस्ता चाहिँ नेपाली नै गजल भर्ने हो अब हिन्दी उर्दू बजाउनु हुन्न भन्ने छन्। हामीले हिन्दी उर्दूको स्तरमा हामीलाई पुर्याउन नसकेका हौँ कि अथवा हाम्रो चाहिँ बिस्तारै समय लाग्दैछ समय लाग्नुपर्ने भएको हुनाले हो कि हामी कहाँनिर अल्मलिएका छौँ सर? वास्तवमा अब यो काम चाहिँ नि मैले भन्दा पनि बेटर छ नि जो खास गरेर गजल विधामै बसेर गजल जगतमै बसेर गजलकै अध्ययन गरेर बस्नेहरू खास गरेर त्यो पनि क्रिटिकहरू विशेष गरेर यो सम्बन्धमा गहन अध्ययन गर्ने व्यक्ति उहाँहरूले नै भन्ने कुरा हो। तर म एउटा सङ्गीतकारको हिसाबले झन् भन्दाखेरि अलिकति कस्तो नसोला जस्तो लाग्छ मलाई। तैपनि मलाई लागेको कुरो चाहिँ म यहाँ सेयर गर्न चाहन्छु। त्यसमा चाहिँ अब चित्त नबुझेको कुरो चाहिँ अब यहाँहरूको आफ्नै इच्छाको कुरो हो। अब हेर्नुहोस् गजलको वास्तवमा भनाइ चाहिँ के छ भने गजल जब सुरु भयो अब तपाईँलाई यो सब कन्टिनेन्टमा विशेष गरी इन्डियामा भन्नुहोस् न 13 शताब्दीबाट चाहिँ गजलले चाहिँ अलिकति हाइट अलिकति पहिलो चाहिँ हिन्दी गजल चाहिँ 13 शताब्दीमा लेखियो भन्ने चाहिँ छ अभिलेखमा। खैर अब त्यो त रिसर्च गर्ने मान्छेले अझ त्योभन्दा पनि अगाडिको समय पनि जान सक्नुहुन्छ अथवा त्यो सही भयो गलत के हो त्यो चाहिँ त्यतापट्टि नजाउँ। तर सामान्य मैले चाहिँ पाएको पुस्तकहरूमा लेखिएका कुराहरू म मात्रै भन्दैछु किनभने म सामान्य पाठक हुँ। त्यस कारण म त्यतिको गहन र आधिकारिक मान्छे व्यक्ति नभएको कारणले गर्दाखेरि म त्यसरी ठोकेर त भन्न सक्दिनँ। तर बुझे अनुसार सङ्गीतको अध्ययनको क्रममा चाहिँ अमीर खुसरोको ले चाहिँ सङ्गीतका अन्य जस्तो रागहरूको निर्माण गर्नुभयो उहाँले त्यसपछि गएर अन्य वाद्यहरूको निर्माण गर्नुभयो र त्यो सँगसँगै उहाँले गजल विधामा पनि हिन्दीमा पहिलोचोटि गजल लेख्नुभयो भन्ने चाहिँ उहाँको चाहिँ इतिहासमा चाहिँ देखिन्छ। उहाँको चाहिँ उसमा चाहिँ जीवनीमा चाहिँ उहाँका चाहिँ के कामहरू भए त उहाँले चाहिँ गर्नुभयो के हुन् त भन्ने गरी गजलको नाउँ पनि त्यसमा चाहिँ आउँछ। त्यसले त्यो आधारमा चाहिँ म भन्दैछु 13 शताब्दीमा चाहिँ गजलको सुरुवात भयो र 17 शताब्दीमा झन्डै भनौँ अकबरको चाहिँ छोरा नातिको जागिरको पालामा त गजलको चाहिँ र यो शेरो शायरीको चाहिँ गतिविधि एकदमै भारतवर्षमा चाहिँ एकदमै बढेको थियो र चाहिँ गजलकारहरू ठुल्ठुला शायरहरूलाई चाहिँ सम्मान दिने सार्वजनिक रूपले चाहिँ सम्मान गर्ने त्यो एउटा चलन र विशेष गरेर राज्य सत्ताले पनि त्यसलाई चाहिँ ठुलो प्रिजर्भ गरेको चाहिँ देखिन्छ। त्यो त्यसकारणले के भने त्यसको एउटा चाहिँ चेन जो भनौँ न त्यो लगातार चाहिँ क्रमिक रूपले जो विकास भएको छ देखिन्छ गजलको। तर के भने यता केही वर्ष यता चाहिँ भनौँ अब हिन्दीमा चाहिँ गजल राम्रो लेख उर्दूमा त खुब राम्रो लेखियो तर हिन्दीमा लेखिएन भन्ने चाहिँ हिन्दीकै ठुल्ठुला विद्वानहरूले गजलकारहरूले चाहिँ कम्प्लेन गरेको देखेको छु मैले र चाहिँ के त भने 17 शताब्दीमा लेख के अरे 13 शताब्दीमा सुरु भएको हिन्दी गजलको लेखन चाहिँ नि 20 शताब्दीमा आएर पनि पर्फेक्सन पाएन त्यो हिन्दी गजलले त्यो उर्दू जस्तो हुन सकेन किन भएन भन्ने कुरामा धेरै निकै चाहिँ यो सम्बन्धमा चर्चाहरू भएको र त्यस सम्बन्धमा लेखिएका पुस्तकहरू मैले पढेको छु। त्यस कारणले के भने अब एउटा चिज मेच्योर हुनको लागि एउटा चिजले एउटा चाहिँ नि त्यसको चाहिँ नि त्यसले हाइट गेन गर्नको लागि चाहिँ नि समाजले काफी वर्ष चाहिँ त्यसमा मेहनत गर्नुपर्दो रहेछ भन्ने कुरा एउटा मेसेज त्यहाँबाट चाहिँ हामीले पोजिटिभ एउटा अर्थ चाहिँ निकाल्न सक्छौँ। त्यस कारण अब नेपालको कन्टेक्स्टमा भन्ने हो भने अब त्यही हिसाबले चाहिँ जोडेर यदि हेर्ने हो भने हामी बिचमा धेरै हामीले चाहिँ ल्याग गर्यौँ त्यसलाई छोड्यौँ भने अब नछोडिकन हामी जाउँ न। मलाई जहाँसम्म लाग्छ हेर्नुहोस् अहिले धेरै कुरा छ भाषाको कुरो गर्नुहुन्छ भने हाम्रो भाषा धेरै अलिकति अरू शब्द खोज्नु पऱ्यो भने हामीलाई अरूबाट सापट नलिकन उर्दूबाट वा अरूबाट सापट नलिकन हुँदैन। र अब उर्दू भाषी पनि यसै भएको छैन यसै ठुलो सम्बन्धित भएको छैन। उर्दूले पनि के छ भने समकक्षी अरू भाषाहरू त्यहाँका चाहिँ स्थानीय भाषाहरू जाने प्राकृतिक भाषाहरू जस्तो हामीले पुरानो कुरा गऱ्यौँ होइन प्राचीन 13-17 शताब्दीदेखिको कुरा गऱ्यौँ यसमा चाहिँ उहाँहरूको गजल प्रस्फुटन हुनुको पछाडि मुसायराहरूमा गाएर छ कि रेकर्डहरू पनि छन् त? होइन रेकर्डको त बिल्कुलै छैन र रेकर्डको छैन त्यो चाहिँ म्युजिकल हिसाबले गजललाई वास्तवमा यो हुनुपर्छ गजलको फर्मेट र यसको चाहिँ संरचना यस्तो हुनुपर्छ भनेर अहिलेसम्म रिटर्नमा चाहिँ मैले जहाँसम्म चाहिँ मैले बुझेँ प्रचलन कस्तो छ त? होइन सामान्यतया अब प्रचलनको मात्रै अब जब रिटर्न नभएपछि प्रचलनमा जानुपर्छ हामीले चलन कस्तो रहेछ त्यो चलन भन्दा चाहिँ हामीले भने के अरे बेगम अख्तरको गजल मेहदी हसन साहबको गजल, गुलाम अली साहबको गजल, भनेपछि जो जो प्रतिनिधि जो चाहिँ नि प्रवर्तकहरू जो गजललाई लिएर चाहिँ नि जो जसले चाहिँ नि एउटा ठुलो विशाल एउटा चाहिँ नि ऊ चाहिँ तयार गर्नुभयो, एउटा चाहिँ नि गजलको एउटा चाहिँ नि पिरामिड खडा गरिदिनु भयो, त उहाँहरूलाई चाहिँ अध्ययन अब हामीले गर्नुपर्छ। अब हेर्नुहोस् जस्तो के भने मलाई के लाग्छ भने 21 सालतिर जुन बेला म सानो थिएँ मैले ट्रेनिङ लिनेखेरि गजल भनेर सिकाएको त्यो गजलको चाहिँ नि स्टाइल चाहिँ कहाँ कहाँ अलिकति कव्वालीसँग मिल्दो जुल्दो छ म बताउँछु। फेरि त्यही सालमा फेरि मैले पुनः फेरि मैले मोतीराम भट्टको चाहिँ नि नाटकको लागि भने 4 गजलहरू मैले स्टेजमा चाहिँ नि पर्फर्मेन्स गर्ने अवसर पाएँ र त्यसको पनि लगभग त्यही छ नि कव्वाली कव्वाली प्याटर्नको छ। अब सवाल के छ भने गजल कस्तो हुनुपर्छ, गजलको साङ्गीतिक संरचना कस्तो हुनुपर्छ अनि भन्ने कुरोको लागि चाहिँ नि मैले यही सवाल मैले मेहदी हसन साहबलाई चाहिँ मैले राखेको थिएँ। मैले मेहदी साहबलाई मैले भनेको थिएँ, मैले सोधेको थिएँ मेहदी साहब तपाईँको चाहिँ के त भने बेगम अख्तरको र तपाईँको फेरि जगजित सिंहजीले जसरी गाउनुहुन्छ अथवा गुलाम अली साहबले जसरी गाउनुहुन्छ यो जो डिफरेन्सेस आइरहेको छ अब एउटा सिस्टमलाई फलोअप गर्ने एउटा चाहिँ स्कुललाई फलोअप गर्ने चाहिँ यहाँ त देखिएन, सबैले आआफ्नो ढङ्गबाट गरिराख्नु भएको छ किनभने गुलाम अली साहबले चाहिँ इम्प्रोभाइजेसनलाई बढी जोड दिइराख्नु भएको छ चाहिँ यता जगजित सिंहजीले उहाँले चाहिँ के गर्नुभएको छ उहाँले चाहिँ बढी भाव र चाहिँ गहिराईलाई दिनुभएको छ स्वरलाई उहाँले त्यति प्राधान्य दिनु भएन जबकि पाकिस्तानी सङ्गीतकारहरूको चाहिँ उनीहरूको चाहिँ शब्दभन्दा पनि स्वरलाई बढी चाहिँ उहाँहरूको चाहिँ बढी प्राधान्य दिएको देखिन्छ। जो मेजी साहबले चाहिँ के भने बढी रागलाई अडि वर्ता प्राधान्य दिएर रागमा आधारित गर्नु अझ कति ठाउँमा त भन्थ्यो शुद्ध राग हुनुपर्छ विश्व रागलाई नबिहार धेरै भन्नुहुन्थ्यो त भन्न खोजे के भने अब यो सबै कुरा हेर्दै आउनखेरि र आजको अरू पनि अब लेटेस्ट चाहिँ उहरूको पनि हेर्दै आउनखेरि चाहिँ के देखिन्छ भने गजलको चाहिँ गायन पक्ष जो साङ्गीतिक पक्ष त्यसले चाहिँ पूर्णता प्राप्त गरेको छैन त्यो चाहिँ पक्कै हो। मैले बिचमा सरलाई रोकेँ, जस्तो कतिपय चाहिँ गजल भनेर कम्पोज गर्दा गीत जस्तो शैलीमा बनेका छन्, कतिपय चाहिँ गीतै भनेर कम्पोज गर्दा पनि गजल जस्तो सुनिन्छन्। जस्तो गुलाम अलीले गाउनुभएको यो गाजलुती ठुला ठुला आँखा तपाईँकै कम्पोजमा हो, उहाँले गाउनुभन्दा अगाडि तपाईँले कम्पोज गर्दा उहाँले गाउनुहुन्छ भने थाहा पाएर कम्पोज गर्नुभएको थियो नि हजुर, त्यो चाहिँ गजल शैलीमा गर्नुभएको त होइन नि, त्यस्तो भन्न मिल्छ? होइन, एउटा कुरा के भने म तपाईँलाई बताउँछु, तात्कालिक समयमा चाहिँ के भयो भन्ने कुरा चाहिँ तपाईँलाई अलिकति म बताउन अलिकति अब यो किनभने म अहिले अनियर म तपाईँहरूको अगाडि छु त्यस कारण मेरो आदरणीय मेरो आदरणीय श्रोताहरूलाई पनि सायद केही होला। वास्तवमा के भने कस्तो स्थितिमा चाहिँ मैले त्यो अफर पाएँ भने गुलाम अली आउनुभयो, आएको भोलिपल्ट मेरो उहाँसँग भेटघाट भयो सोल्टीमा पार्टीमा, भेटघाट हुन साथै उहाँले चाहिँ के प्रस्ताव एकैचोटि प्रस्ताव मलाई राख्नुभयो कि मलाई 4 गीत गाउनु छ, त्यो 4 गीतको चाहिँ गीतकार मवि शाह नै हुनुपर्छ र सङ्गीत तपाईँले गर्नु सक्नु गर्नु त गर्नुपर्छ र यो गर्नु सक्नुहुन्छ कि सक्नुहुन्न 5 हामीसँग समय भन्ने कुराहरू चाहिँ उहाँले मलाई उठाउनु भयो र मैले त्यसलाई चाहिँ मैले सहर्ष स्वीकार गरेँ त्यो एउटा चुनौतीको रूपबाट कि मैले केही नै गरेर देखाउनुपर्छ भनेर। अब मैले स्वीकार त गरेर त आएँ तर के भने मैले कसरी गर्ने त अब त्यहाँ चाहिँ मुखले भन्नु त सही हुन्छ तर काम गरेर देखाउन गाह्रो हुन्छ भनेपछि मैले चाहिँ के भने मेरो आफ्नो सामान्य बुद्धिले किन मलाई सिकाउने कोही पनि थिएन तिमी यसरी काम गर भन्ने भन्ने मान्छे पनि थिएन। कति सालको कुरा हो यो? 41 कुरो हो, 41 चैत महिनाको कुराकानी गर्दैछु। अनि त्यसपछि आएर चाहिँ मेरो एउटा सामान्य दिमागले के भने एउटा त चाहिँ के त भने उहाँ जस्तो सुपरस्टार पहिला उहाँलाई उहाँको स्तर नगिर्ने उहाँको स्तरलाई चाहिँ सुहाउँदो यदि उहाँको स्तरलाई चाहिँ भने अझै त बेटर गर्न सके त झनै राम्रो हुन्थ्यो तर पनि मिनिमम हिसाबले पनि एउटा चाहिँ उहाँको स्तरलाई चाहिँ सुहाउँदो किसिमको चाहिँ मैले रचना गर्नु गरेँ ट्युनहरू बनाउनुपर्छ जो के त भने अलिकति उहाँको स्टाइललाई पनि उहाँलाई चाहिँ गाउनलाई पनि सजिलो होस्। त्यस कारणले के भने उहाँ त क्लासिकल बेसको मान्छे भएको हुनाले मैले क्लासिकल समात्नु पऱ्यो, अब मैले क्लासिकल त्यस कारणले मैले सेमी क्लासिकलपट्टि म गाएँ नम्बर वान त्यहाँ। अनि दोस्रो कुरो के भने त्यो 4 गीत 4 किसिमको हुनुपर्छ ताकि त्यो 4 चाहिँ मोनोटोनस नहोस्, ए यो फलानु ट्युन यस्तो यो जस्तै रहेछ भन्ने कुरा त्यसबाट म कन्सियस थिएँ भएको हुनाले 4 ट्युन त्यसमा मेरो आफ्नो टच पनि हुनुपर्छ यानि नेपालको कलर पनि हुनुपर्छ भने फोक म्युजिक भनेर दुइटालाई मैले फोक म्युजिकको अलिकति किनकिन तिम्रो तस्विर र गाजलले ठुल्ठुला आँखा त्यसको चाहिँ मेलोडीको जुन उसलाई चाहिँ अलिकति हाम्रो यहाँको प्याटर्नमा उ गरेर मैले त्यो हिसाबले गरेँ भने एउटा जेनरल क्यालकुलेसन गरेर गरेको कुरा हो। तपाईँले पछि मैदी हसनसँग पनि त्योभन्दा अगाडि हो कि पछाडि गर्नुभएको, जस्तो चाँदनी साहका गजलहरू चाहिँ उर्दूमा अनुवादित भएर अनि तपाईँले गाउनुभयो, पछाडिको कुरा सङ्गीत गर्नुभयो, त्यो चाहिँ त्योभन्दा धेरै पछाडिको कुरा हो। यो प्रसङ्ग चाहिँ कसरी यहीसँग जोडिन्छ? होइन, योसँग होइन, यो सिद्धेर उहाँ फर्किसकेपछि पछि मेजी साहब यहाँ दुई दिनचोटि आउनुभयो बिचमा, तर यहाँ कार्यक्रम जम्मा उहाँको जम्मा दुईवटा कार्यक्रम भयो। उहाँको कन्सर्ट 40 सालमा एउटा कन्सर्ट भयो, त्यसपछि गएर एकचोटि 44 सालमा एउटा कन्सर्ट भयो। त्यो 44 सालको कन्सर्टको टाइममा जाने अनि उहाँसँग प्यालेसमा चाहिँ कार्यक्रम हुनेखेरि उहाँसँग कुराकानी भएको रहेछ, र चाहिँ नि प्यालेसले चाहिँ नि अब चाँदनी साहले चाहिँ उहाँले चाहिँ प्रस्ताव राख्नुभयो कि मेरो गीत गरिदिनु भए हुन्थ्यो भनेर, अनि कसलाई पठाउने चाहिँ उहाँलाई कोअर्डिनेट गर्नलाई भन्दाखेरि, अनि मेजी साहबले नै भन्नुभयो कि मलाई कन्भिन्सिङ चाहिँ दीपक जङ्गम नै छ, ऊ अलिकति बुझ्छ पनि, उसले क्लासिकल पनि बुझ्छ, ऊ क्लासिकल बेस पनि बुझ्छ, हाम्रो फेरि उर्दू उसमा पनि उसको इन्ट्रेस्ट अलिक बढी छ, ऊ गजल पनि बुझ्छ, त्यस कारण उसलाई पठाइदिनु भयो भने म हामीहरू चाहिँ टिम राम्रो हुन्छ टिम वर्क भनेर उहाँको सेवारिसमा चाहिँ मलाई चाहिँ नोमिनेट गरेर उहाँहरूले चाहिँ पठाउनु भयो, र त्यही आधारमा चाहिँ जो त्यो काम अगाडि बढेको हो। समय रह्यो भने हामी आजकै कार्यक्रममा पनि दिवस सुनौला, नभए अरू कुनै बुलबुलमा मैले सुनाउनेछु। यति बेला भने मैले अब चिनाइरहनु नपर्ला, दीपक जङ्गम हामीसँग अग्रज सङ्गीतकार हुनुहुन्छ, उहाँले लामो समयदेखि 50 वर्ष व्यतीत गरिसक्नुभयो सङ्गीत क्षेत्रमा, र गुलाम अली मेहदी हसनले पनि उहाँको सङ्गीतमा गाउनु भएको छ। अहिले पछिल्लो दिनमा जिन्दगीले हिसाब माग्छ एल्बम बजारमा आएको छ, भूपेन्द्र महतका शब्दहरूमा दीपक जङ्गमको सङ्गीतहरू छ। यो एल्बमभित्र रात ढल्दै गयो, दुखेर कि दुखाउन, जिन्दगी यो हिसाब, एउटा मान्छे, मुसुकका हाँसी, जिन्दगीले हिसाब माग्छ लगायतका 6 गजलहरू छन्, जसमध्ये हामी अहिले दीपक खरेलको स्वरमा यो गजल सुन्छौं, रात ढल्दै गयो। रात ढल्दै गयो, गल्दै छु म, रात ढल्दै गयो, गल्दै छु म, तिम्रो यादमा फेरि जल्दै छु म, रात ढल्दै गयो, गल्दै छु म, तिम्रो यादमा फेरि जल्दै छु म, जल्दै छु म। बुलबुल एउटा ईरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क। बुलबुल एउटा ईरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल कति लड्छ जिन्दगी, कति ठोकिन्छ जिन्दगी, कति लड्छ जिन्दगी, कति ठोकिन्छ जिन्दगी, हिँड्दा हिँड्दै थाकेर कति रोकिन्छ जिन्दगी, कति पीर खपिन्छन् सहेर नै बाँच्नुपर्छ, कति पीर खपिन्छन् सहेर नै बाँच्नुपर्छ, आँखाबाट टल्केर कति पोखिन्छ जिन्दगी, हिँड्दा हिँड्दै थाकेर कति रोकिन्छ जिन्दगी, कति बाचा बाँधिन्छन् कति कसम खाइन्छन्, कति बाचा बाँधिन्छन् कति कसम खाइन्छन्, थाहै हुन्न कोसित कति जोखिन्छ जिन्दगी, हिँड्दा हिँड्दै थाकेर कति रोकिन्छ जिन्दगी, जति बैंस ढल्दै जान्छ उति पीर बढ्दै जान्छ, जति बैंस ढल्दै जान्छ उति पीर बढ्दै जान्छ, सम्झना मात्रै बन्छ जति भोगिन्छ जिन्दगी, कति लड्छ जिन्दगी, कति ठोकिन्छ जिन्दगी, हिँड्दा हिँड्दै थाकेर कति रोकिन्छ जिन्दगी। रत्न प्रजापतिको गजल थियो यो, यसलाई मैले वाचन गरेर सुनाए। आज हामी बुलबुलमा सङ्गीतकार दीपक जङ्गमसँग छौँ र उहाँसँगको कुराकानी सुनिरहेका छौँ। लामो समयदेखि उहाँ संगीत क्षेत्रमा हुनुहुन्छ। अहिले केही समय अगाडि जिन्दगीले हिसाब माग्छ एल्बम बजारमा आएको छ, उहाँले संगीत गर्नुभएको गजल एल्बम। यसभन्दा अघिको चरणमा हामीले कुराकानी गर्यौं उहाँले कसरी मेदी हसन र गुलाम अलीले उहाँको संगीतमा गजलहरू गाउनुभएको थियो र उहाँको संगत कसरी थियो भन्ने। मैले यही प्रसंगलाई फेरि जोड्छु दिपक सर, सरको चिनजानी संगतहरू हुनलाई चाहिँ सर के पहिला भारतमा बसेर अध्ययन गर्नुभयो कि अथवा पाकिस्तानमा केही काम विशेषले जानुहुन्थ्यो कि, कसरी चिनजान भयो उहाँहरूसँग? खास गरेर के भने म प्रज्ञा प्रतिष्ठानमा म आबद्ध थिएँ र अब त्यहाँबाट चाहिँ नि यो एक्सचेन्ज प्रोग्रामहरू विभिन्न देशमा चाहिँ हामीहरू चाहिँ सांस्कृतिक टोलीहरू चाहिँ भ्रमणमा जान्थ्यौँ। त्यही क्रममा चाहिँ पाकिस्तानको चाहिँ भ्रमणको चाहिँ कार्यक्रम बन्यो र कार्यक्रम बनिसकेपछि म त्यहाँ छानिएँ त्यो त्यसको चाहिँ भ्रमण जाने टोलीको सदस्यमा गायनतर्फबाट। अनि त्यो अब मेरो माइन्डमा चाहिँ के थियो भने अब पाकिस्तान भनेपछि मेहदी हसन साहबको नाम पहिले मेरो दिमागमा, अनि मलाई चाहिँ एउटा ठुलो रहर थियो अरे मेहदी हसन साहबसँग भेट्ने। त्यस कारण अब उहाँ गइसकेपछि मैले त्यहाँको बारेमा पनि त केही कुरो जानकारी राख्नुपर्छ भनेर मैले बजारमा चाहिँ काफी खोजेँ रेकर्डहरू र पाकिस्तानी गीतका रेकर्डहरू चाहिँ काफी खोजेँ र मेहदी हसन साहबका केही चाहिँ उहरू लिएर आएँ र त्यसको अध्ययन गरेँ। लगभग एक महिना जस्तो मैले त्यो अध्ययन गरेर लगभग 12-15 जति गीतहरू उहाँको कण्ठ पनि गरेँ र गाएर पनि आफूलाई चाहिँ तयार गरेँ, केही गरेर कुनै अवसर पाएँ भने म चाहिँ उहाँहरूलाई सुनाउँछु भन्ने। त्यो चाहिँ फाइदा के भयो भने मैले त्यो होमवर्क गरेको मलाई फाइदा के भयो भने उहाँ जब म पाकिस्तान गएँ, गइसकेपछि लाहौर कराची र चाहिँ इस्लामाबादमा हामीले 3-3 प्रोग्राम गऱ्यौँ। त्यो प्रोग्राममा चाहिँ मैले त्यो जो घरमा जाने यहाँ काठमाडौँमा बच्चा तयारी गरेको त्यो होमवर्क गरेको ती गीतहरू मैले गाउने अवसर पाएँ। त उहाँहरूले चाहिँ के भने स्पेसली उहाँहरूले चाहिँ के भने उर्दू गीत हाम्रो गीत गाइदिनु पऱ्यो भन्दा उहाँहरूले रिक्वेस्ट गर्नुभयो त्यहाँ र चाहिँ मलाई चाहिँ त्यहाँ म त्योसँगै म सँगसँगै अरू साथीहरू हुनुहुन्थ्यो, तारा थापा गायिका तारा थापा पनि हुनुहुन्थ्यो। हामीहरूलाई चाहिँ कहिले उहाँहरूले फोक ट्युन सिकाउनुहुन्थ्यो, कहिले पन्जाबी सिकाउनुहुन्थ्यो, कहिले सिन्धी गीतहरू सिकाउनुहुन्थ्यो, कहिले पस्तो, कहिले उर्दू, यो अनेक उहाँहरूको प्रान्तीय भाषाका गीतहरू समेत पनि हामीले थुप्रो गीत गायौँ त्यहाँ। त्यही क्रममा चाहिँ मेरो मेहदी हसन साहबसँग भेटघाट भयो, कराँचीमा मेरो प्रोग्राम थियो, मेहदी हसन साहबको गीत गाएँ मैले स्टेजमा र चाहिँ के भने स्टेजले माड असाध्यै मेरो त्यसमा त्यो गीतमा खुब चाहिँ डिमान्ड आयो, खुब मनसुर लाग्यो। त्यसपछि फेरि अर्को गीत गाएँ, अब त्यो पेपरले पनि अलि त्यहाँको चाहिँ भनौँ न त्यहाँको चाहिँ डेली पेपरले पनि खुब लेख्थ्यो मेरो बारेमा, एउटा मान्छे नेपालबाट आएको छ जसले चाहिँ यति राम्रो उर्दू गीतहरू गाउँछ, ऊ त्यसले आफ्नै स्टाइलमा गाउँदो रहेछ, अलि आफ्नो हिसाबले इम्प्रोभाइज गरेर गाउँदो रहेछ भने यताउता गरेर लेखिदिए रहेछ। अनि मेहदी साहबको बारेमा पनि लेखिदियो, मेहदी साहबको गीत पनि गायो त्यो मान्छेले, कहिले पन्जाबी गीत गाउँछ, कहिले कोही कोही गीत गाउँछ, मेहदी साहबको पनि गीत गायो, कहीँ कहीँ लाग्थ्यो त्यो मेहदी ओरिजिनल भन्दा पनि राम्रो गायो कि क्या हो त्यो भने जस्तो गरेर त्यसरी लेखिदियो। त्यो गर्दाखेरि मेहदी साहबले पढ्नुभएछ त्यो, त्यो पढेपछि यो मान्छेको रहेछ भेट्नु पऱ्यो भनेर उहाँ मलाई चाहिँ भेट्नु, त्यसरी मेरो भेटघाट भयो र हाम्रो परिचय त्यहाँबाट भयो र एउटा चाहिँ त्यो परिचय चाहिँ एउटा गाढा एउटा मित्रतामा चाहिँ हाम्रो चाहिँ हामी बाँधियौँ। भनेपछि सर गाउनु पनि हुन्थ्यो, सङ्गीत पनि दिनुहुन्थ्यो, अहिले चाहिँ गाउन छोड्नुभयो, सङ्गीत मात्रै हुनुहुन्छ। मलाई यहाँनिर एउटा प्रश्न जहिले पनि खड्किरहन्छ, मान्छे पहिला सङ्गीतकार बन्छु भनेर त कोही पनि जान्दैन, गायक बन्छु भनेर जान्छन्, पहिला सुरु गायनबाट सुरु हुन्छ। यो सङ्गीतकार भनेपछि चाहिँ कहिले पनि पहिला पहिलो लक्ष्य भएन व्यक्ति? होइन, वास्तवमा मेरो पनि पहिलो चाहिँ गायनै हो, गीत गाउँदा गाउँदै सङ्गीतकार भनेर चाहिँ सजिलो चाहिँ त्यही हुँदो रहेछ, किन भाका टक्कै टिपेर पहिला चाहिँ तपाईँले ट्युन बनाइँदैन, पहिला त भाका टिकेर कपी गर्ने हुन्छ, त्यो कपी गर्दा गर्दा अनि ट्युन बनाउने बानी लाग्छ, पहिलो गीत पहिलो चाहिँ गायक हो, त्यसपछि दोस्रो चाहिँ सङ्गीतकार हो। सङ्गीतकारको भूमिका कति रहन्छ एउटा गीतलाई जीवन्त बनाउनुमा, गायक र लिरिसिस्टलाई छोड्ने हो भने उसको भूमिका कति पर्सेन्टमा हामीले बाँडियो भने कति पर्सेन्ट उसको भूमिका हुन्छ? अब हेर्नुहोस्, अब यसमा एउटा कुरो के छ भने सङ्गीतकारको कति भूमिका हुन्छ भन्ने कुरा त अब इन्डिभिजुअली त्यसलाई हेर्ने हो र डिपली हेर्ने हो भने धेरै पर्सेन्ट हुन्छ त्यसमा, किनभने गीतकारले जो गीत लेख्छन् गीतकारले लेखेको गीतको चाहिँ नि तपाईँले त्यसको जब सङ्गीत जब सङ्गीतकारले एउटा राम्रो सङ्गीतकारले जब भेटाएपछि उसले के गर्छ भने आज मेरो मन दुख्यो शब्द रहेछ अरे, आज मन दुख्यो भन्यो गीतकारले त मन त दुख्यो भनेर त लेखिदिए, तर त्यो मन कति रेसियोमा दुख्यो त त्यो कति पर्सेन्ट दुख्यो भने त्यो कुरो चाहिँ सङ्गीतकारले मात्रै गर्न सक्छ, त्यो रेसियो देखाउने काम, यानि कि जहाँ गएर शब्द समाप्त हुन्छ तब त्यहाँबाट सङ्गीत सुरु हुन्छ, त्यस कारणले के भने अब यसमा चाहिँ नि अब यस कारण ठुलो सानोको कुरा चाहिँ नगर्नु, यस्तो यस्तो काम चाहिँ गर्नु हुँदैन, किनभने हरेकको आफ्नो आफ्नो किसिमको चाहिँ एउटा आफ्नो विशेषता हुन्छ, आफ्नो किसिमको एउटा महानता हुन्छ, आफ्नो किसिमको एउटा चाहिँ त्यसमा चाहिँ त्यसको भनौँ कन्ट्रिब्युसनमा चाहिँ हरेकको त्यो समान हिसाबले नै उयो रहन्छ। पुराना पुस्ताका सङ्गीतकार र अहिलेका पुस्ताका सङ्गीतकारले दिएका सृजनाहरूमा तपाईँले अध्ययन गर्दाखेरि पृथकताहरू के भेट्नु भएको छ? अब पुरानो सङ्गीतकार पुराना एकचोटि तपाईँ दुवै पुस्तालाई अनुभव गरिसक्नु भएको भएर 50 वर्षदेखिबाट यो लाइनमा हुनुहुन्छ, अहिले पनि यङ हुनुहुन्छ, मतलब हिँड्दै हुनुहुन्छ यही क्षेत्रमा, कति विद्यार्थी यहाँले चाहिँ प्राध्यापन गरेर उत्पादन गर्नुभएको छ, त्यो भएको हुनाले नयाँ पुस्तादेखि पुरानो पुस्तासम्मका सङ्गत गर्नुभयो नि त। हजुर, त्यो भएको हुनाले मैले भन्न खोजेको पहिलाको पुस्ताको भन्दा अहिलेको पुस्तामा विकास छ कि के छ, उन्नति छ कि अवनति छ? होइन, अवनति र उन्नतिको कुराहरूमा चाहिँ खास गरी के भने पहिलाको पुस्ताको जीवनशैली, त्यहाँको चाहिँ सोच, त्यो बेलाको चाहिँ माहौल अर्कै थियो, र चाहिँ के त भने जुन बेला मैले सङ्गीत सुरु गरेँ त्यो वखतमा सङ्गीतबाट चाहिँ पैसा कमाएर केवल नाम कमाउने मात्र एउटा कुरो हुन्थ्यो, त्यसमा प्रतिष्ठाको कुरो हुन्थ्यो त्यो, र प्रतिष्ठाको लागि तपस्या गर्थे र त्यसलाई चाहिँ एउटा साधना र प्योर एउटा तपस्या मानिन्थ्यो भने आजको चाहिँ युगमा चाहिँ अब व्यवसायीकरण भयो त्यो, अब त्यसले चाहिँ तपस्या, त्यो तपस्या चाहिँ कस्तो हुनु पर्यो, त्यसले चाहिँ फल पनि दिने तपस्या हुनु पर्यो अबको चाहिँ ऊ, र त्यस कारणले अझ स्पष्ट क्वेसन गरौँ होला, जस्तो माया बल जे छ आशय लगायतका तपाईँका पहिलाका एल्बमहरूको तुलनामा अहिले जिन्दगी हिसाब माग्छ भन्ने एल्बम त्यही ट्रेन्डमा छ कि फरक ट्रेन्डमा आधुनिक ट्रेन्ड गर्नुभएको छ फेरि नयाँ ट्रेन्ड? होइन, नेचुरली तपाईँ त्यो चाहिँ तपाईँ आफैले महसुस गर्ने कुरा हो, किनभने हिजोको ट्युन म हरेक चोटिको ट्युनहरू मेरा गरेका ट्युनहरू तपाईँले जाने कमसेकम 50 वा 100 वा ट्युन ल्याएर जोड्नुहोस्, तपाईँ हरेक ट्युनहरू फरक फरक तपाईँ पाउनुहुन्छ, आफूलाई बदल्दै लानु पर्यो सङ्गीत। डेफिनेटली सङ्गीतमा यदि मैले आफूलाई बदल्न सकिनँ भने म फेरि पुरानो भइहाल्छु, म बासी भइहाल्छु नि, त्यस कारणले पनि नयाँ केही न केही चिज चाहिँ म चाहिँ प्रयोग गरेकै हुन्छु। म अलिकति फेरि सरको अब व्यक्तिगत प्रसङ्गसँग पनि जोडिन्छु, हजुरको श्रीमती पनि प्राध्यापक हुनुहुन्छ, प्राध्यापक डाक्टर बेनी जङ्गम, हजुर, त्यसै गरी छोरा पनि सङ्गीत लाइनमै हुनुहुन्छ, हजुर, आयो अब बल्ल सुरु गर्न थाल्यो, त्यो बारेमा केही बताउनुहोस् न, जस्तो यो एउटा घरमा एकजना चाहिँ अलिकति लोकप्रिय सङ्गीतकार भइसकेपछि त्यो चिजले तान्दो रहेछ कि उहाँहरूलाई मनबाटै यो बनाऊ भन्ने खालको आउँछ कि कसरी हुन्छ? होइन, खास गरेर के भने अब हाम्रो भनौँ न मेरो मिसेससँग मेरो प्रेम विवाह भयो, विवाह भइसकेपछि उनी म्युजिकसँग उनको चाहिँ ज्यादै उ थियो, लगाव थियो, र पछिबाट उनले चाहिँ म्युजिक क्यारियर बनाउँछु भन्ने हिसाबले उनले पहिला लिटरेचर मास्टर्स गरिन्, नेपालीमा एमए गरिन्, अनि त्यसपछि गरी उनलाई जाने म्युजिकमा पनि मास्टर्स गर्न मन लाग्यो भने पछिबाट उनले म्युजिकमा मास्टर्स गरिन् र चाहिँ प्राध्यापन पेसामा आइन्, र त्यो बिचमा चाहिँ उनी लेख्थिन्, खास गरेर चाहिँ पुस्तकहरू म्युजिक सम्बन्धी धेरै पुस्तक लेखेकी छिन् मेरो मिसेसले डाक्टर बेनी जङ्गम, अहिले चाहिँ मास्टर्स लेभल आइएदेखि लिएर मास्टर्स लेभलसम्म चाहिँ उनले लेखेका कि पुस्तकहरू सङ्गीत विषयका चाहिँ पुस्तकहरू चाहिँ पठन पाठन हुन्छ, र चाहिँ उनले चाहिँ आफूलाई चाहिँ एउटा के त भने सङ्गीत क्षेत्रको र शास्त्र विशेष गरेर चाहिँ यो सङ्गीत विषयमा चाहिँ शास्त्रको चाहिँ एकदम कमी छ, यहाँ किताबहरू छैन, यहाँ पढ्ने विषय सामग्री पाइँदैन भने त्यो चाहिँ परिपूर्ति गर्नको लागि, त्यस्तो कमी पूर्ति गर्नको लागि चाहिँ उनले चाहिँ त्यतापट्टि चाहिँ अलि आफ्नो सक्रियता देखाइन् र त्यो हिसाबले गर्दाखेरि पछिबाट उनी त्यसैमा उनले रिसर्च गरेर थेसिसहरू चाहिँ उहाँ गरिन्, रिसर्च गरिन्, र चाहिँ अहिलेसम्म चाहिँ उनले चाहिँ आफ्नो हिसाबले गरिरहेका छन्, र अब जहाँसम्म हो मेरो छोरोको कुरो हो चाहिँ अब छोरो चाहिँ बचपनदेखि नै गीत गाउँथ्यो, हुन त म हामीसँग बसेन, ऊ क्लास वनदेखि नै ऊ होस्टेलै बस्यो, तर होस्टेल बस्दाखेरि पनि ऊ गीत गाउँदो रहेछ, अब होस्टेलमा ऊ चाहिँ होस्टेलमा गए पनि खेलाडीको हिसाबले चाहिँ पनि पपुलर थियो र गायकको हिसाबले पपुलर थियो, उसको स्पोर्ट्समा पनि उसको खास गरी जिम्नास्टिकमा ऊ नेसनल च्याम्पियन हो, र जिम्नास्टिकमा पनि उसले चाहिँ धेरै रेकर्डहरू चाहिँ बनाएको छ, नेसनल लेभलको रेकर्डहरू बनाएको छ उसले, धेरै गोल्ड मेडलहरू जित्यो, पछिबाट के भने उसलाई लाग्यो कि म चाहिँ मैले म्युजिकै गर्नुपर्छ भने जस्तो लागेर उसले हामीलाई भन्यो म म्युजिकतिर लाग्छु भने, मैले पनि त्यसो हो भने तिमी अलिकति राम्रोसँग अध्ययन गरेर मात्रै भन जे पायो भी चाहिँ ताले हुँदैन, अलिकति गहन अध्ययन गरेर मात्रै भन्ने कोसिस गर भनेर, त्यही अनुसार उसले चाहिँ अहिले मास्टर्स पनि सिद्धार्थ त्रिभुवन युनिभर्सिटीबाट म्युजिक विषय लिएर मास्टर्स सिद्धायो, र अब चाहिँ बिस्तारै अब आउँदैछ बजारमा बिस्तारै। अजर जङ्गम उहाँले पनि यसमा जिन्दगीले हिसाब माग्छ एल्बममा गाउनु भएको छ, यो गजल एउटा सुनाउनु त। जिन्दगीले हिसाब माग्छ घटाउ भने तिमीलाई जिन्दगीले हिसाब माग्छ घटाउ भने तिमीलाई बन्धकीमा छ यो टो अटौ भने तिमीलाई जिन्दगीले हिसाब माग्छ। अजर जंगमको आवाजमा थियो यो गजल, दीपक जंगमको संगीत र भूपेन्द्र महतको शब्द। हामीले यसै एल्बमको टाइटल गजल तपाईँलाई सुनायौं। अब हामी करिब करिब कार्यक्रमको अन्तिम चरणतिर छौं। मैले यो प्रश्नसँगै यो तपाईँको छोराको आवाजमा रहेको यो गजल बजाइसकेपछि नेपालमा घरानाहरूको विकास हामीले कहिलेसम्ममा देख्न सकिन्छ होला, सम्भव छ कि छैन? होइन, तपाईँ यदि समाज यदि सक्षम हुँदै गयो र समाज चाहिँ यदि तपाईँलाई भनौँ न केही गरेर भनौँ खास गरेर घरानाको किन सस्टेन गर्दैन भने किनभने त्यहाँ चाहिँ ग्यारेन्टी हुँदैन, भविष्य हुँदैन, भविष्य नभएपछि त्यसलाई कन्टिन्यू गर्दैनन्। अनि कतिपय चाहिँ पेसाहरू छोडेर आफ्नो चाहिँ पुस्तौनी पेसाहरू छोडेर गएको त मलाई थाहा छ यहाँ, जस्तो कि हाम्रो गन्धर्वहरू कतिपय गन्धर्वहरूले छोडे, कतिपय चाहिँ अरू परिवार चाहिँ उहरूबाट चाहिँ उनीहरूले आफ्नो जो पुस्तौनी जो बाजा बजाउनेहरू त्यो छोडेका छन्। त्यस कारणले यो चाहिँ वास्तवमा त्यो भएको कारण के हो भने एउटा चाहिँ सुरक्षित भविष्य नदेखेको कारणले हो सस्टेन। त्यस कारण समाजमा यदि सस्टेन यदि समाज एउटा त के भने तपाईँको स्थायित्व जब समाजले प्राप्त गर्छ र समृद्ध हुँदै जान्छ भने घराना त त्यो समाज सँगसँगै अहिलेको एरा चाहिँ यो सुगम सङ्गीतका यसमा लाग्नेहरू फलोअरहरूलाई सस्टेन हुन मिल्ने एरा छ कि छैन अहिले चलिरहेको? वास्तवमा अहिले धेरै नै स्कोप छ। अहिले जान्ने हो भने जति पनि तपाईँले भन्नुहुन्छ एउटा इन्जिनियरले भन्दा एउटा इन्जिनियरले अब किनभने तपाईँले नेपाली समाजमा भएर नि डक्टर इन्जिनियर भन्छन् नि है, डक्टर इन्जिनियर किन डक्टर इन्जिनियर किनभने त्यसलाई ग्यारेन्टी हुन्छ, किनभने तिनीहरूले राम्रो पैसा पनि कमाउँछ, आम्दानी राम्रो हुन्छ भन्ने कुरो। तपाईँ एउटा भन्नुहोस् अहिले एउटा म्युजिसियनले एभरेज एउटा म्युजिसियन अलि एभरेजको हिसाबले कुरा गर्दैछु म है, एभरेज एउटा म्युजिसियनको पनि कम्तीमा पनि तपाईँले 30-40 हजार रुपियाँ मन्थली कमाउँछ। हेर्नुहोस् त्यसमा पनि चलेको म्युजिसियन हो भने त्यो चाहिँ नि 2-3 लाखसम्म माथि जान्छ, 2-2 माथि जान्छ, त्यो छैटौँ अङ्कमा पनि माथि चढ्छ त्यो त्यो मापदण्ड धेरै राम्रो। त्यस कारणले के भने अब त्यो हिसाबले भने तपाईँ इन्जिनियरिङ पेसा वा डक्टरी पेसा अब साउजीदेखि बाहेकहरू है, अब साउजी डक्टरहरू छन् त्यो बेग्लै कुरा, नर्सिङ होम खोलेको छन् त्यो लाखौँ लाख एकैचोटि आउने भने करोडौँ आउने त्यो अर्कै कुरा हो, तर नर्मल एउटा एभरेज हिसाबले हेर्ने हो भने अहिले कुनै पनि पेसा भन्दा चाहिँ म्युजिक पेसा चाहिँ कम छ जस्तो लाग्दैन। हाम्रै विद्यार्थीहरू हामीसँग 2 वर्ष पढेर चाहिँ बाहिर स्कुल खोल्छन् र तिनीहरूको आम्दानी अहिले पनि 50 हजार भने माथि छ तिनीहरूको। तपाईँले कम्पोज गर्नको लागि चाहिँ कस्ता गजल अथवा गीतहरू छान्नुहुन्छ जसले तपाईँलाई प्रस्ताव गर्दा पनि सकिन्छ कि त्यसमा कुनै क्राइटेरियाहरू छन्? होइन, कुरा त दुइटै कुरा आउँछ, एउटा त के भने मनले गर्नु, एउटा करले गर्नु। अब जस्तो के भने तपाईँसँग मेरो चाहिँ चिन्जानु भयो र चाहिँ भनौँ न तपाईँसँग चिन्जानु भयो, तपाईँलाई चाहिँ मैले नो भन्न नसक्ने स्थितिमा तपाईँले मलाई दिनुभयो भने कहिले कहिले मैले अलिकति मनदेखि बाहेक अलिक करले पनि मैले काम गर्नुपर्ने हुन्छ, किन सोसाइटीमा समाजमा चाहिँ मैले एडजस्ट गर्नको लागि पनि मैले चाहिँ अलिक फ्लेक्सिबल भन्नै पर्छ। तर के भने सामान्यतया म के गर्छु भने मेरो यदि ऊ चाहिँ हो भने मेरो राम्रो ट्युनहरू चाहिँ कुनै पनि चिजमा कम्पलसरी भनौँ न कसैले दिएर यसमा गरिदिनुहोस् भन्नुभन्दा पनि मलाई खोजेर तपाईँ आफै खोजेर राम्रो चाहिँ गरिदिनुहोस् न भनेर उहाँलाई छोडिदियो भने ती चिजहरू चाहिँ रिजल्ट चाहिँ राम्रो आएको। हाम्रोमा त धेरै गजलकारले यो कार्यक्रम सुनिरहनु भएको छ अहिले, कसैले सम्पर्क गर्न चाह्यो हजुरलाई भने ठेगाना केमा गर्न सक्छ? सम्पर्क गर्नलाई त अब मेरो मेल एड्रेस छ, अब मेल एड्रेस दिन सकिन्छ, मेल एड्रेस दिन सकिन्छ, मेरो टेलिफोन नम्बर छ, मेरो घरको नम्बर छ, मेरो मेरो सेलफोन छ, त्यो गर्न सकिन्छ। हजुरको इमेल एड्रेस भनिदिनु न। दीपक जे डिइपिएके हजुर दीपक जे हजुर अन्डरस्कोर सङ्गीत SANGEET हजुर सङ्गीत एट yahoo.com yahoo.com भनेपछि सम्पर्क गर्नको लागि deepakj deepakj_sangeet @yahoo.com मा इमेल गर्न सकियो अथवा फोन गर्नखेरि 4472043 सर घरको नम्बर नदिउँ धरला धेरै डिस्टर्ब हुन्छ मोबाइल नम्बर दिउँ 9890033973397 0027 002 002 भनेपछि सम्पर्क गर्नु पर्यो भने 9803397002 मा पनि हामी दीपक जंगमसँग सम्पर्क गर्न सक्छौँ हस् हाम्रो कार्यक्रमसम्म आएर सङ्गीत सम्बन्धी ज्ञानहरू बाँड्नलाई हामीले यहाँलाई निम्ता गऱ्यौँ आइदिनु भयो धेरै धेरै धन्यवाद हस् धन्यवाद हवस् त दीपक जङ्गमसँगको कुराकानी आजलाई यहीँ पुरा हुन्छ हामी फेरि शनिबारको बुलबुलमा गजल प्रशिक्षण सम्बन्धी कार्यक्रम लिएर आउने नै छौँ तबसम्मको लागि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे बुलबुल बिदा हुँदैछौँ जाँदा जाँदै रमेश चन्द्र घिमिरेको यो गजल वाचन गर्दै शुभरात्री भन्छौँ कसैका दैलामा चिल्लो कार पठाइयो कसैका दैलामा चिल्लो कार पठाइयो कतै आँसु बटुलेर उपहार पठाइयो के भयो जमाना यस्तो किन भेदभाव छ के भयो जमाना यस्तो किन भेदभाव छ यति बोल्दा विरोधी हो भनी तार पठाइयो कतै आँसु बटुलेर उपहार पठाइयो पठाउन कुनै बाँकी रहेको छैन निश्चय पठाउन कुनै बाँकी रहेको छैन निश्चय भ्रष्टाचार महँगी र अत्याचार पठाइयो कतै आँसु बटुलेर उपहार पठाइयो खोज्नलाई इमान्दारी सहरभन्दा निकै पर खोज्नलाई इमानदारी सहरभन्दा निकै पर हिजै मात्र रमेशलाई भोरले टार पठाइयो कसैका दैलामा चिल्लो कार पठाइयो कतै आँसु बटुलेर उपहार पठाइयो बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल बुल।